والذین کفروا، پچھلی مثال تو تھی ایمان والوں کی، اب یہاں پر دو اور قسم کے انسانوں کی مثال دی گئی، اور یہ وہ لوگ ہیں جن کا تیل دعوت حق کی آگ سے بھڑکنے کے لیے تیار نہیں، جنہوں نے اپنی فطرت کو مسخ کر دیا، جو نور سے فائدہ نہیں اٹھاتے. پہلی قسم، والذین کفروا، اور وہ لوگ جنہوں نے انکار کیا، کفر کیا، اور اس سے مراد اصطلاحی کافر نہیں بلکہ عملی کفر مراد ہے. یعنی زبان سے تو لا الہ الا اللہ کہتے ہیں لیکن عمل اس کے موافق نہیں. والذین کفروا اعمالہم کسراب، ایسے لوگوں کے اعمال سراب کی طرح ہیں. بقیعت، یہ سراب کہاں ہے؟ زمین کے ایک حصے پر. کیا، قاع کی جمع، زمین کا نشیبی حصہ جس میں پانی ٹھہر جاتا ہے، یا چٹیل میدان مراد ہے. ایسا سراب جو چٹیل میدان میں ہے، یحسبہ الظمآن ماء، پیاسا اس کو پانی سمجھتا ہے. حتی اذا جاءہ لم یجدہ شیئا، یہاں تک کہ جب وہ اس سراب کے پاس آتا ہے تو اس پہ کچھ بھی نہیں پاتا، کوئی پانی وانی وہاں نہیں ہوتا. ووجد اللہ عندہ، وہاں وہ اللہ تعالیٰ کو پاتا ہے. فوفاہ حسابہ، تو وہ پورا پورا دیتا ہے اس کو اس کا حساب چکا کے. واللہ سریع الحساب، اور اللہ بہت جلد حساب لینے والا ہے. سراب کیا چیز ہے؟ یہاں سراب کو ذکر کیا گیا ہے. سراب چمکتی ریت کو کہتے ہیں جو دور سے سورج کی شعاؤں کی وجہ سے پانی نظر آتی ہے، اور سراب کا لفظی معنی ہوتا ہے چلنا، اور وہ ریت بھی یا زمین کا وہ حصہ بھی جو سورج کی وجہ سے چمک رہا ہو، وہ چلتے پانی کی طرح نظر آتا ہے. اس میں اگر آپ تپتی گرمی میں کبھی سڑک پر جا رہے ہوں، سورج کی روشنی جب سڑک پر پڑتی ہے تو یہ لگتا ہے جیسے پانی بکھرا ہوا. جو جو گاڑی آگے جاتی ہے وہاں کوئی پانی نظر نہیں آتا، اور اگلی سڑک پھر اسی طرح پانی والی نظر آتی. اسی طرح یہ بھی کہتے ہیں کہ سراب اصل میں شراب ہی تھا. سراب اور شراب دونوں لفظ ملتے جلتے ہیں. شراب عربی میں پینے کی چیز کو کہتے ہیں، مشروب کے معنوں میں. تو جو چیز واقعی پینے کی ہو وہ تو ہے شراب، اور جو چیز پانی تو نظر آئے لیکن پینے کی نہ ہو وہ کیا ہے؟ سراب. پھر اس لفظ کا استعمال ریت پہ ہونے لگا، اور پھر ایسی ریت کہ جس پہ خاص زاویے سے روشنی پڑتی ہے تو وہ پانی کی طرح چمکتی نظر آتی. تو فرمایا کہ وہ لوگ جنہوں نے کفر کیا، موت کا وقت ان کے لیے سراب ہے. وہ توقع لگائے بیٹھے ہیں کہ مرنے کے بعد بھی ان کے لیے سب اچھا ہے، لیکن جو ہی موت کا وقت آئے گا ان کی آنکھیں کھلیں گی، ان کو ان کے اعمال کا بدلہ تو نہ نظر آئے گا، ان کا حال ایسے ہی ہوگا جس طرح ایک پیاسا سراب کے پاس پہنچتا ہے تو پہنچنے میں اسے تھکاوٹ بھی ہوتی، پریشانی بھی ہوتی ہے، گرمی کی شدت بھی ہوتی ہے، لیکن پانی نہیں ہوتا. ان لوگوں کے اعمال جنہیں یہ بڑی محنت سے کر رہے ہیں، یہ سمجھ کر کہ ہمیں اس کی بڑی اچھی جزا ملے گی، جب یہ آخرت میں پہنچیں گے تو وہاں سخت سزا پائیں گے، جہنم کی آگ پائیں گے، لیکن اعمال کی جزا نہ ملے گی یا اعمال کی کوئی جزا ان کے لیے نہ ہوگی. تو بنیادی طور پر یہاں پر منافقین کی مثال ہے کہ جو بظاہر نیکی کا یا تقویٰ کا ڈھونگ رچاتے ہیں لیکن حقیقی معنوں میں وہ مومن نہیں ہوتے، خوشگمانیوں میں مبتلا رہتے ہیں. وہ سمجھتے ہیں کہ ہم دنیا کے فائدے بھی اٹھا رہے ہیں اور دوسری طرف اللہ کو بھی راضی کر رہے ہیں. منافق کی سائیکی کیا ہوتی ہے؟ وہ جو ظاہری ظاہری نیکی کے کام کرتا ہے وہ کس لیے کرتا ہے؟ کہ رب بھی راضی رہے، اور دوسری طرف اپنی دنیا بھی خوب بٹورتا ہے. اب اس دنیا کی محبت میں جینے والے اور دنیا کو خوب ترقی دینے والے چند ظاہری رسمی نمائشی نیکیاں کر کے مطمئن ہو جاتے ہیں کہ مرنے پر ہم رب کو بھی راضی کر لیں گے، ادھر سے دنیا بھی خوب بٹور لیں گے. لیکن ہوتا کیا ہے کہ جب وہ وہاں پہنچتے تو پتہ چلتا ہے کہ یہ تو سب خام خیالی تھی ہماری، حقیقت تو کچھ اور تھی. اللہ کے ہاں جزا پانے کے لیے تو سچا ایمان، حقیقی تقویٰ اور نیکی کے خالص گہرے جذبے کے ساتھ اچھے اعمال کی ضرورت ہے، نہ ظاہری اعمال فائدہ نہ دیں گے. کیونکہ ہمارے عام طور پر ایسا ہوتا ہے نا کہ حرام کام بھی خوب خوشی سے کیے جا رہے ہوتے ہیں. ایک طرف رشوت لی جا رہی ہوتی ہے, دوسری طرف اسی پیسے سے حج کیا جا رہا ہوتا ہے, یا اسی طرح رشوت دے کے کام نکلوایا جاتا ہے اور جب کام نکل آتا ہے تو اس میں سے چند پیسے صدقہ کر لیے جاتے ہیں, یا سود حاصل کر کے اس میں سے کچھ خیرات کر دی جاتی ہے. تو اب حرام میں سے خیرات کیسے ہو سکتی, اس کا ثواب کہاں سے آ سکتا, اس کی جزا تو نہیں ملے گی, وہ تو ایک شراب ہے, دھوکہ ہے کہ انسان سمجھتا میں نیکی کے کام کر رہا ہوں, حالانکہ جب اس کا انجام اور نتیجہ دیکھے گا تو وہ تو قبول ہی نہیں ہوگا, کیونکہ اللہ تعالیٰ حرام مال کا صدقہ قبول نہیں کرتا. اسی طرح اور بہت سے اعمال, یہ تو صرف ایک مثال ہے, کیونکہ جس پودے کی کوئی جڑ بنیاد نہ ہو وہ پودا بہت جلدی سوکھ جاتا ہے, اس سے کوئی پھل نہیں نکل سکتا. تو جس عمل کے نیچے اچھی نیت نہ ہو, اللہ کے لیے وہ نہ کیا ہو, صحیح طریقے پر نہ کیا ہو, احسن عمل نہ ہو, اس کا کوئی پھل نہیں ہو سکتا, اس کی کوئی بہترین جزا نہیں ہو سکتی. دنیا میں ہر شخص کچھ نہ کچھ تو کر ہی رہا ہے, لیکن بہت سے لوگ صرف دکھاوے کے کام کرتے ہیں, صرف وقتی یا سطحی قسم کی اغراض کی خاطر, یا کسی وقتی چیز سے متاثر ہو کے, یا انفلوئنس میں, یا جذباتی قسم کے کام, اور ان کاموں میں کوئی پائیداری نہیں ہوتی. اور ایسے لوگ یہ سمجھتے ہیں کہ شاید یہ سب کچھ ان کو بچانے کے لیے کافی ہوگا, جبکہ اللہ تعالیٰ کے ہاں کوئی بھی کام جو خالصتاً اس کے لیے نہ ہو قابل قبول نہیں. قیامت کے دن انسان جائے گا اور کہے گا میں تو اتنی نمازیں پڑھی تھی, وہ کہاں, اتنا ذکر کرتا تھا, وہ تسبیح گھماتا رہتا تھا, وہ تو کچھ بھی نہیں لکھا ہوا یہاں. یعنی بڑی سے بڑی نیکی بھی وہاں شراب کی طرح محض مشقت کا سبب ہوگی, اس کی جزا یا اس سے حاصل کچھ بھی نہیں ہوگا. دنیا میں آپ دیکھیں کہ طرح طرح کے لوگ جو مختلف چیزوں کے بارے میں پرفارم کر رہے ہوتے ہیں, چاہے وہ اچھے کام کر رہے ہیں یا برے کام کر رہے ہوں, کتنی کتنی محنت کرتے ہیں. ایک کڑھائی کرنے والا مثلاً ایک کڑھائی کر کے کچھ لاتا ہے, یا پینٹنگ میں سالوں سال بعض وقت لگ جاتے ہیں کوئی ایک چیز پروڈیوس کرنے میں, اور جب وہ ٹاپ کلاس تیار ہوتی ہے تو کیسا کیسا فخر ہوتا ہے, اور انسان کے پاؤں زمین پہ نہیں ٹکتے کہ میں نے اتنا اچھا کام کر لیا. لیکن ہم میں سے کتنے لوگ ہیں جو یہ سوچتے ہوں کہ اس کام کی اللہ کے نزدیک کیا ویلیو ہے, وہاں اس کا کیا نتیجہ نکلے گا. اب دوسری مثال ہے, او کظلمات فی بحر لجی, یا اس کی مثال اندھیروں کی طرح, اور یہاں مراد ہے کفر کے اندھیرے. اور بحر لجی, لجی سے مراد گہرا سمندر, بحر کہتے ہیں سمندر کو, لجی گہرا سمندر, سمندر کا وہ حصہ جو سب سے زیادہ گہرا ہو, یعنی جہاں پانی سب سے زیادہ گہرائی میں ہو. او کظلمات, یا اندھیروں کی طرح, لیکن وہ اندھیرے زمین پر نہیں, خشکی پر نہیں, سمندر میں, اور سمندر بھی کیسا جو بہت ہی گہرا, وہاں کے اندھیرے سے تشبیہ دی جا رہی ہے, یعنی گہرے سمندر کے اندھیروں سے تشبیہ دی جا رہی. کیسے ہیں وہ اندھیرے؟ کہ یغشاہ موجن, ڈھانپتی ہے اس کو موج. یعنی نمبر ایک تو گہرائی کا اندھیرا, اور اس پر مزید یہ کہ لہر ہے, موج ہے, اور کیسی موج ہے کہ من فوق ہی موجن, اس کے اوپر ایک اور موج ہے, اور موج در موج ہے, من فوق ہی سحاب, اور سمندر کی سطح پر بھی بادل چھائے ہوئے ہیں, اوپر سورج بھی نہیں پڑا. سمندر کی گہرائی, اس گہرائی کو موج ڈھانکے ہوئے, موج کو پھر ایک اور موج ڈھانکے ہوئے, اور یہ اوپر تک سلسلہ, اور پھر اوپر بھی سورج کی روشنی کوئی نہیں سمندر کی سطح پہ پڑ رہی, بلکہ بادل آئے ہوئے. اب اس موسم میں سمندر کی گہرائی میں کس قسم کا اندھیرا ہوگا؟ فرمایا ظلمات بعدها فوق بعد, ایسا اندھیرا کہ اذا اخرج یده لم یکد یراہ, اگر اس اندھیرے میں وہ اپنا ہاتھ بھی نکال کے دیکھے تو ہاتھ بھی نہ دکھائی دے, ہاتھ بھی سجھائی نہ دے. مومن کے لیے تو ہے نور پر نور, اور کافر کے لیے ظلمات بعدها فوق بعد, اندھیرے پر اندھیرا. تو نتیجہ کیا نکلا؟ ومن لم يجعل الله له نور فما له من نور, اور جس کے لیے اللہ نے کوئی نور نہ بنایا ہو, جس کو اللہ تعالیٰ نور کی طرف جانے کی توفیق نہ دے, اس کے لیے تو پھر کوئی نور نہیں. यहाँ पर जिस चीज का जिक्र किया गया है वो है अंधेरों पर अंधेरे। तो इस बारे में एक साइंटिफिक फैक्ट भी है कि मौज या लहर रोशनी की किरण को टुकड़े टुकड़े कर देती है, किरण का तसलसल तोड़ देती, उसको नीचे तक नहीं जाने देती, छेदने नहीं देती, रोशनी को अंदर से गुजरने नहीं देती। अब बादलों में क्या होता है, जब सूरज के आगे बादल आ जाते हैं तो क्या होता है, रोशनी पूरी तरह नहीं गुजर सकती लेकिन कुछ ना कुछ इधर उधर से फिर भी आ जाती है। लेकिन जो पानी के बादल है यानी मौज, उसमें से रोशनी का गुजरना और भी ज्यादा मुश्किल होता है। यानी बादल भी सूरज की रोशनी को तोड़ देते हैं लेकिन मौज उससे भी ज्यादा, और मौज पर मौज और ज्यादा। जैसे एक होता है ना आम बादल, उसमें फिर भी थोड़ी थोड़ी रोशनी महसूस होती है, लेकिन जब गहरे बादल होते हैं, बादल पर बादल आते हैं, तो उसमें इतना ज्यादा अंधेरा हो जाता है जमीन पर कि बाज़ औक़ात लाइट्स ऑन करनी पड़ती है। बर्तानिया में कई जगह ऐसे है कि दिन को भी लाइट जलती रहती है ना, क्योंकि वहाँ का मौसम बहुत अनप्रिडिक्टेबल होता है। तो जिन ब्रिजेस पर या जहाँ पर ट्रैफिक बहुत जाम होती है, जहाँ खतरा होता है एक्सीडेंट्स का, तो वहाँ ऑलमोस्ट दिन में भी लाइटें जलती रहती हैं। ऑस्ट्रेलिया में जाना, वहाँ मैं देखती थी कि हर गाड़ी गुजरती है उसकी लाइट्स ऑन है। तो कहते हैं यहाँ का कानून है, यहाँ आपको ट्रैफिक की लाइट्स ऑन रखनी पड़ती हैं, क्योंकि किसी वक्त भी मौसम जो है वो ऐसा हो सकता है कि जिसमें पूरी तरह रोशनी ना हो और ट्रांसपोर्ट के लिए मुश्किल हो। अब आप देखिए कि आज से तकरीबन 1400 साल पहले यह आयत नाजिल हुई, और उस वक्त किसी को भी ये नहीं पता था कि रोशनी जो समुंदर पर पड़ती है ये सिर्फ ऊपर ही रह जाती है और अंदर तक नहीं जाती। और फिर ये भी किसी को नहीं पता था कि ये पानी एक ही मौज है या मौज पर मौज है। तो इससे क्या पता चलता है कि कुरान जो है ये एक मौजज़ा है। ये बात हाल ही में दरियाफ्त हुई है कि समुंदर में ऐसी अंदरूनी मौजें हैं जो सैकड़ों मीटर समुंदर के नीचे होती हैं। एक तो अगर आप साहिल समुंदर पे जाएं तो ऊपर ऊपर से मौजें आ रही होती है ना, एक तो वो है, और इन सभी मौजों के अलावा समुंदर की गहराई में भी मौजें होती हैं जो सैकड़ों मीटर नीचे होती हैं, और ये लहरें उस समुंदर का हिस्सा होती हैं जो इस समुंदर के नीचे होता है ना, यानी नीचे वाला हिस्सा होता है। यानी एक समुंदर तो ऊपर से नजर आ रहा होता है ना, ऊपर नजर आने वाले समुंदर के अंदर और बहुत गहराई में भी मौजें पाई जाती हैं। इसी का नाम बहरे अमीक है, यानी गहरा समुंदर, बहर लुज्जी। और वहां पर कहते हैं कि इतना अंधेरा होता है कि उसमें रहने वाले जानवरों की आंखें भी नहीं होती। आंखें क्या करेंगे वो जब रोशनी ही नहीं। लेकिन उसके इवज अल्लाह ताला ने उनको इलेक्ट्रोमैग्नेटिक सेंसरी पावर्स दी हैं या ऑर्गन्स दिए हैं जिससे वो अपनी खुराक पहचान लेते हैं। यानी कुछ ऐसी सेंसेस हैं उनकी कि उनके जरिए वो अपनी खुराक तक पहुंच जाते हैं और अपने दुश्मनों का भी पता लगा लेते हैं। अल्लाह ताला ने इस अंदरूनी समुंदर की नई दरियाफ्त के बारे में कुरान पाक में फरमाया है कि काफिरों का हाल उन अंधेरों की तरह है जो गहरे समुंदर की तह में है, जिसे ऊपर तले की मौजों ने ढांप रखा हो, फिर ऊपर से बादल छाए हुए हैं। अलगर्ज अंधेरियां हैं जो ऊपर तले पै दर पै हैं, जब अपना हाथ निकाले तो करीब है कि उसे भी देख ना सके, और जिसे अल्लाह नूर ना दे उसके पास कोई नूर नहीं होता। अच्छा, ये तारीकी जो होती है तकरीबन 200 मीटर से शुरू होती है समुन्दर के अंदर से, और 1000 मीटर की गहराई से तो बिल्कुल ही अंधेरा होता है, पिच डार्क होता है। इंसान 40 मीटर की गहराई से ज्यादा बगैर किसी आबदोज या खास आलात की मदद से नीचे नहीं जा सकता। 200 मीटर गहराई में इंसान बगैर किसी इजाफी मदद के जिंदा नहीं रह सकता। साइंसदानों ने यह तारीकी जदीद मशीनों और आलात की मदद से अब दरियाफ्त की है, जो कि कुरान पहले से बता चुका है। 200 मीटर की गहराई तक सूरज की रोशनी के सारे रंग सिवाय नीले रंग के यके बाद दीगरे जज्ब हो जाते हैं, खत्म हो जाते हैं, और उसके बाद आगे जाकर वो नीला रंग भी खत्म हो जाता है और सिर्फ स्याह अंधेरा बाकी रहता है। और अगर ऊपर सूरज ही ना हो तो फिर आप अंदाजा कर सकते हैं, जैसे कि यहाँ पर ये कहा गया कि मिन फौक ही सहाब ज़ुलुमात बादुहा फौक बाद। तो ये जो दूसरी मिसाल है ये खुल्लम खुल्ला मुनकरीन और अल्लाह के बागियों की दी गई है, जो अल्लाह की हिदायत छोड़कर अपनी ही खुद साख्ता हिदायत वजा किए हुए होते हैं या हिदायत के तरीके। तो जो शख्स अल्लाह ताला के साथ ताल्लुक नहीं रखता नूर के मंबे से कट जाता है, फिर वो हमेशा के लिए अंधेरों में डूब जाता है, भटकता रहता है। हमारे यहाँ जितना ज्यादा अंधेरा हो उतना ज्यादा उसको रोशन ख्याली कहा जाता है। ये भी शैतान का एक धोखा है ना। उस इंसान के अंधेपन का क्या कहना कि जिसके पास आंखें हों और फिर वो अपना हाथ ना देख सके। यहाँ हाथ के देखने की बात क्यों की गई? क्योंकि हाथ एक ऐसी चीज है कि जो इंसान सबसे ज्यादा अपने अज़ा में से देखता है। अपने आप को देखने के लिए आपको शीशा चाहिए होता है, पांव देखने के लिए आपको झुकना पड़ता है, वैसे बाजू देखने का आपको दाएं या बाएं मुड़ना पड़ता है, लेकिन हाथ देखने के लिए आपको कोई ज्यादा तरद्दुद नहीं करना पड़ता। अपने हाथ की पहचान सबसे आसान काम है। तो ऐसा शख्स जो आंखें रखने के बावजूद अपना हाथ नहीं पहचान सकता, फिर उसकी जहालत का क्या कहना। यानी अपनी जात से भी अल्लाह की मारिफत नहीं पाता। अगर गौर किया जाए तो हमारे हाथ कितने काम की चीज है ना, अल्लाह ताला की कुदरत की एक बेहतरीन निशानी, इनकी साख भी और इनसे जितना हम काम लेते हैं, और फिर इन्हीं के अंदर हमने से हर एक की पहचान है अंगूठे में, यानी हमारी शनाख्त भी इसी से होती। अब ये जो कहा गया ना, जुलुमातुन बादुहा फौका बाद, एक के ऊपर एक अंधेरा, ईमान का नूर भी नहीं था, ऊपर से तौफीक भी नसीब नहीं हुई, कुरान से भी कोई ताल्लुक कायम नहीं हुआ, तासुबात भी थे। नतीजा क्या निकला कि मुकम्मल तौर पर इंसान अंधेरों में है, बावजूद इसके कि वो बहुत पढ़ा लिखा है। तो नूर के लिए अल्लाह ताला से रुजू करना पड़ता है, अल्लाह ताला की तरफ जाना होता है, अपने अंदर एक तड़प और तलब बेदार करनी होती है। और जो अल्लाह की तरफ रुजू ही ना करे, हठधर्मी का तरीका अख्तियार करे, जिद पर डट जाए, तो उसके लिए क्या है, फिर कोई रोशनी नहीं। फिर इसी तरह आप देखिए कि अज़ा में सिर्फ हाथ ही है ना जिससे इंसान आंखों के बिल्कुल करीब भी कर सकता है, ये करीब से करीब ले जाके भी देख सकता है अगर निगाह कमजोर है। अगर आप पाँव को करीब करना चाहें या टांग को या कान को, तो वो इस तरह नहीं आएंगे निगाहों के सामने जिस तरह आपके हाथ आते हैं। वो है ना दुआ के अल्लाहुम्मा इलैका अश्कु दाफा कुवती, उसमें है ना जुमला आता है कि आऊज़ु बिनूरि वजहिकल लज़ी अशरकत लहुल ज़ुलुमात वसलुहा अलैहि अमरुद दुनिया वल आखिरा। यानी अल्लाह ताला की जात का नूर तो वो है कि जिससे जुलमत जो है, अंधेरे जो हमें अपनी कोताहियों की वजह से होते हैं वो दूर हो जाते हैं। तो जब हम जिक्र करते रहते हैं अल्लाह ताला खुद हमें नूर की तरफ वापस ले आता है, और फिर वसलुहा अलैहि अमरुद दुनिया वल आखिरा, और इसी के जरिए अल्लाह ताला की जात के नूर के जरिए ही जो है दुनिया और आखिरत के जो मसाइल हैं वो हल हो जाते हैं। बिल्कुल सही है। यानी हमारे अंदर कितनी भी अकल समझ फहम फरासत हो, लेकिन जब तक वही इलाही का जो नूर है जो अल्लाह की तरफ से हमारी रहनुमाई के लिए आया है, इससे यानी कुरान से जब तक हम इस्तेफादा नहीं करते तो मामलात की इस्लाह नहीं हो सकती। लेकिन कितनी बदकिस्मती की बात है ना कि किताब हिदायत हमारे बीच में हो और हम इससे गाफिल होकर जिंदगी बसर कर रहे हों, और फिर चाहे कि हमारी दुनिया और आखिरत संवर जाए, ये किस तरह मुमकिन है। लेकिन इसी काम को एक मामूली काम समझा जाता है, एक बेकार काम समझा जाता है, और इसी का पढ़ना पढ़ाना एक सिर्फ फारिग वक्त का मशगला। मैं कभी सोचती हूँ ना कि हम कहाँ खड़े हैं। हम हर एक अपने आप से पूछे, यानी आप अपने आप से सवाल करें कि क्या हम सिर्फ वक्त गुजारने के लिए कुरान पढ़ रहे हैं? कितने अरसे में शादी होनी है, चलो फारिग हैं तो ये थोड़ा सा वक्त है तो हम चलो यहीं लगा लेते हैं, घर जो बैठना है तो यहीं बैठ जाते हैं। क्या वक्त गुजारने के लिए हम ये काम कर रहे हैं, या फिर इसको अहमियत देते हुए और इसको जरूरत समझते हुए कि इसमें हमारी दुनिया का भला भी और आखिरत का भी, यानी हमने इस काम को कमिटमेंट के लेवल पर लिया है या वक्त गुजारी के लेवल पर, हम किस चीज के इंतजार में हैं? क्या हम यहाँ पर सिर्फ टाइम पास करने आते हैं, या फिर कोई हम जज्बा और मकसद और कोई नीयत लेकर भी आते हैं? तो जाहिर है कि जो जिस नीयत से आएगा वही पाएगा, और उतने ही दर्जे की खैर आदत टूटेगी। हम सबको अपने अपने एहतसाब की जरूरत है कि मेरी इस किताब के साथ, इस कुरान के साथ क्या कमिटमेंट होनी चाहिए, कितनी होनी चाहिए, किस लेवल की होनी चाहिए, मैं क्या चाहती हूँ कि इससे मुझे क्या मिले। वही ना جو ہم اس کو دیں گے. فوفاہ حسابہ, وہ تو دیکھ رہا ہے نا, اسی لیے یہد اللہ لنورہ من یشاء, اتنا اتنا نور اس کو ملے گا جتنا کوئی خود اس کے لیے کوشش کرے گا اور خود اس کے لیے تڑپے گا. بعض اوقات ایسا ہوتا ہے نا کہ پش کر کے ہمیں بھیجا جاتا ہے, کھینچ تان کے, بس ہر روز ایک مجبوری کے تحت. اور ایک یہ ہے کہ ہم اس کو اپنا فائدہ سمجھتے ہوئے کرتے ہیں نا, یعنی یہاں پر ہم میں سے کوئی بھی جو آتا ہے, مثلاً آپ لوگ اگر آتے ہیں اور یہ سمجھے کہ شاید ہم ٹیچرز پہ احسان کر کے سبق یاد کر رہے ہیں, یا ماں باپ پہ احسان کر رہے ہیں کہ انہوں نے بھیجا ہمیں تو یہاں آ گئے ہیں, یا پھر یہ کہ پڑھانے والے کسی پہ احسان جتانے کو آتے ہیں یا اپنے فائدے کے لیے آتے ہیں, تو ہم میں سے ہر شخص جو ہے وہ اپنی کمٹمنٹ کو دیکھے, اپنی دلچسپی اور اپنے شوق کو دیکھے کہ ہم اس کا کتنا حق ادا کر رہے ہیں. میم ہم لوگ ہر وقت یہ کمپلین کرتے رہتے ہیں کہ ہم جب بتاتے ہیں کہ سنتا نہیں. میں بہت دفعہ یہ سوچتی ہوں کہ یہ اندھیرے جو ہیں اس میں سے سننے کی بات نہیں ہے, اگر جب تک اللہ کا نور اس کا کنیکشن نہیں کہیں پیدا ہوگا وہ مجبور ہیں, وہ نہیں دیکھ سکتے, اس لیے کہ اندھیرا ہے, اندھیرے میں کچھ چیز نظر نہیں آتی. تو ہم اللہ کے نور سے جب تک کہ یہ کنیکشن پیدا نہیں کریں گے اپنے اندر اور لوگوں کے اندر, کچھ بھی اچھی سے اچھی بات بتا دو, اندھیرے میں کچھ نہیں سمجھ میں آتا. تو صرف ایک بات آ کے کہہ دینا یہ کر لو, اس سے کوئی فائدہ نہیں ہوتا. قرآن کو جب تک کھولا نہیں جائے گا, لوگ اس کو پڑھنا نہیں شروع کریں گے, اس سے نور نہیں لیں گے, تو کچھ اثر نہیں ہوتا. تو اس لیے قرآن شریف کو سب لوگوں کے اندر کسی نہ کسی طرح انٹروڈیوس کرنا ہی اصل میں ہمارے فلاح کا راستہ ہے, اور کوئی ہے نہیں اس کے علاوہ. اب اس میں کہ اللہ تعالیٰ نے ہم نے سے ہر ایک کو مختلف صلاحیتوں سے نوازا ہے, مختلف وسائل دیے ہیں, کسی کو مال دیا ہے, کسی کو علم دیا ہے, کسی کو سمجھ بوجھ دی ہے, کسی کے پاس وقت ہے, کسی کے پاس صحت ہے. یہ ساری چیزیں ایک جگہ اکٹھی ہوں گی تو آگے خیر پھیلے گا نا. اور اگر ہمارے مرکز مختلف ہیں کہ میں اپنی زندگی, اپنی جوانی, اپنی صحت کا بڑا حصہ دنیا میں لگا لوں اور ایک پارٹ ٹائم یہاں لگا لوں, یا اپنے مال کا ایک بڑا حصہ اور اپنی ذاتی عیش و عشرت پہ لگا لوں ایک, اور ایک تھوڑا سا چنک ادھر بھی ڈال دوں, اور اسی طرح باقی چیزیں بھی, تو اسی وجہ سے آج مسلمانوں کا یہ حال ہوا ہے. آخر کیا وجہ تھی کہ صحابہ کرام سے اتنی خیر پھوٹی, ان سے اتنی تیزی سے کیوں دنیا منور ہوئی تھی اور کیوں دنیا میں خیر و بھلائی عام ہو گئی تھی, اور آج کیا وجہ ہے کہ ہمارے اپنے ہی گھروں میں اندھیرے ہیں, ہمارے دلوں میں اندھیرے ہیں, ہماری روح اندھیروں میں ہے, ہمارے آس پاس اندھیرا ہے, ہمارے ماحول میں, ہماری ہر طرف سے کچھ سمجھ ہی نہیں آتی. یہ جب کہتے ہیں نا سمجھ ہی نہیں آتی کیا کریں, کنفیوزڈ ہے, کیوں ہے؟ جس کو سچی روشنی مل جاتی ہے اس کا تو کوئی کنفیوژن باقی نہیں رہتا, پھر اس کو تو اپنی منزل صاف نظر آنے لگتی. وآخر دعوانا ان الحمدللہ رب العالمین, سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک, والسلام علیکم و رحمۃ اللہ وبرکاتہ. في بيوت أذن الله أن ترفع ويذكر فيها اسمه يسبح له فيها بالغدو والآصال رجال لا تلهيهم تجارة ولا بيع عن ذكر الله وإقام الصلاة وإيتاء الزكاة يخافون يوما تتقلب فيه القلوب والأبصار ليجزيهم الله أحسن ما عملوا ويزيدهم من فضله والله يرزق من يشاء بغير حساب والذين كفروا أعمالهم كسراب بقيعة يحسبه الظمآن ماء حتى إذا جاءه لم يجده شيئا ووجد الله عنده فوفاه حسابه والله سريع الحساب أو كظلمات في بحر لجي يغشاه موج من فوقه موج من فوقه